मलाई छोडी मेरो छाया कतै झरे छ, मलाई छोडी मेरो छाया कतै झरे छ, तिमीसम्म आइपुग्दा साझै परेछ, मलाई छोडी मेरो छाया कतै झरे छ। त्यसै कति बिते मेरा चिसा चिसा रातीहरू, तातो माया सँग मेरा तातो माया सँग मेरा खोजिरहे साथीहरू, खोजिरहे साथीहरू बैस छँदा नभोगेको रातै ढले छ, तिमीसम्म आइपुग्दा साँझै परेछ, मलाई छोडी मेरो छाया कतै झरेछ। लेखेको गीत मेरो पाखा भरि गाए जस्तो, नलेखेको गीत मेरो पाखा भरि गाए जस्तो, नदेखेको पाए जस्तो, जिन्दगीको छेउमा कतै ज्योति झरे छ, तिमीसम्म आइपुग्दा साझै परेछ, मलाई छोडी मेरो छाया कतै झरे छ।